चार दिन भयो बुढेसँग रङ छैन त्यति हिजो बेलुकी कल गरेर भन्ने सिरक चेति चर्को चर्को बोल्छ उल्टै चतुरी छु भन्छे राम्रो लुगा लाएर हिँडे राति पिरी भन्छ बरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुलो त्याग कान्छी कि त मलाई बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ ओइ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ किन काट्यौ पाले किन पाल्यौ उल्टै भन्छ आफ्नो कुलको आफै इज्जत फाल्यौ कपडाले धोइदिन भए भए पनि मैलो तिम्रो मेरो माया प्रेम जता सुकै फैलो बरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ ओइ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ गर्ने खतम कि भाइ घरके मन्सी तलो बनाउनलाई बाहिर खोजे अर्के पोहोर साल त्यसकै कारण जागिर पनि गयो त्यसपछि त उसको मेरो भव सागर भयो बरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ ओइ कि त बुढो त्याग कान्छी कि त मलाई बिर्छ कि त मलाई कति पिर छ कि त बुढी त्याग कान्छी कि त मलाई पिर छ कि त पहिला पहिला जे भने नि मेरो कुरा खान्ति अर्कै बुढी टेढी हुँदा मनमा छैन शान्ति सिधा सादा थिए पहिला नकल पात थाली बाहिर निक्ले फोन गरेर सोधपुछ गर्छे खाली गरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ ओइ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ माइतबाट दाइजो ल्याइदिए टन्न आजसम्म धनको फुर्ती लागि छैन धन्न आफ्नो इज्जत धान्ने पर्ने छिमेकीको डर छ त्यो पाराले हुन्न आजै टुङ्गो लाउनु पर्छ भरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ ओइ कि त बुढो त्याग कान्छि कि त मलाई बिर्छ माया बसे पनि बिहे गर्ने भएनम् जे भए नि आफ्नालाई त घात गरेका छैनम् बुढीले नि भन्छे भरे तिमी भयो घाती दुनियाँले जे भने नि हामी असल साथी भरै मलाई कति पिर छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ माया पिरिन् त्याग कान्छी मलाई पनि बिर्छ ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ माया पिरिन् त्याग कान्छी मलाई पनि बिर्छ ओइ माया पिरिन् त्याग कान्छी मलाई पनि बिर्छ